चलिए आज के अस्मा को देखते हैं। पहला इस्म है यौमन, मानी है इसका एक दिन। इस्म ज़र्फ है, उर्दू में भी ये बोलते हैं ना, यौम अय्याम, यौमुल जुमा, यौमुल ईद, ये उसी से है। नफ्सुन, नफ्स जान के मानों में, नून फासीन। शैयन, कुछ भी, शीन या हमजा। शिफा अतुन, सिफारिश के मानों में, शीन फा आइन, शफा। शफा का लफ्जी माना होता है मिलाना, जैसे एक चीज़ अकेली होती है और दूसरी उसके साथ मिल के उस काम को करवा देती है, पेयर में से एक हिस्सा। आगे है इस्म इज, जब। इस्म ज़र्फ है ये। बला उन, आजमाइश, मुसीबत। बालाम, वाव से, उर्दू में भी ये लफ्ज़ बोलते हैं बला, लेकिन याद रखिए कि उर्दू में जो बला है वो सिर्फ ख़राब ही मानों में होती है, लेकिन अरबी में ऐसा नहीं होता। बालाम या से भी हो सकता है और वाव से भी। अजीम, बहुत बड़ी। आइन ज़ोए मीम, इसम सिफ्त है ये। असल में इसका माना क्या होता है, ऊँट की हड्डी। ऊँट की हड्डियाँ बहुत बड़ी बड़ी होती हैं ना, तो फिर उसी से अजीम में बड़ेपन का मानी आता है। कुम, तुम सब, इसम ज़मीर है, जमा मुज़क्कर हाजिर। फिर अल किताब, ख़ास किताब, काफ्ताबा से, यहाँ कुरान मजीद इससे मुराद है। अल फुरक़ान, वो चीज़ जिससे हक और बातिल के दरमियान फ़र्क किया जाए। फारा काफ से, उर्दू में भी हम बोलते हैं लफ्ज़ फ़र्क है, इसका रंग उससे फ़र्क है, ये वही है। फ़िरका भी इसी से है। तफरीक, फ़िराकत, फ़ुरक़त, ये सब एक ही लफ्ज़ है। फिर अगला लफ्ज़ है बारी कुम, ये असल में बारी और कुम है। बारी क्या है, अल्लाह ताला का नाम है, पैदा करने वाला, अलबारी उल मुसव्विर, आप नाम पढ़ते हैं अल्लाह ताला के। कुम तुम्हारा। बा रा हमजा, बर उनका लफ्जी माना क्या होता है, उठा खड़ा करना। तो असल में अल्लाह सुबहान ताला इंसानों को उठा खड़ा करता है, यानी वो कुछ भी नहीं थे और फिर अल्लाह ताला उनको खड़ा कर देता है। इजाद करने वाला भी इसी से ही है। जालिकुम, यही बात। जहरतन, खुल्लम खुल्ला, रूबरू देखना। जीम हारा से, इसम मस्तर है। उर्दू में हम बोलते हैं जाहरी नमाजें और सिर्री नमाजें, यानी वो नमाजें जिसमें तिलावत ऊंची आवाज से होती है, तो उसी से ये लफ्ज़ फिर जहर आप समझ सकते हैं। अस्साइकतु, बिजली की कड़क। स्वात ऐन काफ से, ऐसी बिजली जो गिरे और भस्म कर दे। सायका असल में कहते हैं बेहोश होने को, सायका, वो बेहोश हो गया, तो फिर ऐसी बिजली जिसको देख के कोई बेहोश भी हो सके, हमारे यहाँ नाम पता नहीं क्यों रखते हैं ये। फिर आगे देखिए गमाम, बादल। गैन मीम मीम, गम का लफ्ज़ कभी सुना, कौन है जिसने गम का लफ्ज़ नहीं सुना। गम क्या होता है, दिल पे छा जाता है ना, तो वो बादल जो छा जाए। तो गमाम क्लाउड्स के मानों में होता है, छाए हुए बादल, जैसे दिल पे गम छाता है इस तरह बादल भी छा जाते हैं। फिर आगे देखिए अल मन, मीम नून नून। मन क्या है, असल में एक गूंद थी जो सहरा में भटकने वाले बनी इसराइलियों को खाने के तौर पे अल्लाह ताला ने दी थी। दरख्तों पे गिरती थी और कैंडी की तरह जम जाती थी, सुबह उठ के उसको खा लेते थे। और सलवा, परिंदे को, बटेर की तरह के कोई परिंदे थे कि जिसको अल्लाह ताला ने इन लोगों के लिए आसान कर दिया था हासिल करना। फिर तयजीबातिन, साफ सुथरी पाकीज़ा चीज़ें। तयजीबता, तोय या बासे, तयजीबतुन की जमा है ये। अलकरियता, बस्ती। कुरा, बस्ती का नाम सुना होगा आपने, उम्मुल कुरा, इसम ज़र्फ़ है ये। अब ये कौन सी बस्ती थी, इसको हम तफसीर में देखेंगे इंशाअल्लाह ताला। रागदन, बफरागत, खूब। रागैन वाव, अब देखिए उर्दू में एक लफ्ज़ हम बोलते हैं रगबत से खाओ, तो रगब اور رغدا ساؤنڈ ملتی ہے اس سے آپ اس کا معنی یاد کر سکتے ہیں. ترجمہ یاد کرنے میں آپ کو بہت ساری چیزوں کو آپس میں اسیمیلیٹ کرنا پڑے گا. ساؤنڈ سے جو چیز یاد ہوتی ہے وہ کبھی نہیں بھولتی اللہ کے حکم سے. پھر محسنین احسان کرنے والے, محسنون کی جمع ہا سین نون سے, اسم فائل ہے یہ. رجزن عذاب بلا عقوبت, را جیم زا ایسا عذاب جس کو دیکھ کے کراہت آئے. رجز کا لفظ سنا ہوگا آپ نے, اردو میں ناپاک کے لیے آتا ہے نا, تو رجز سے آپ رجز یاد رکھ سکتے ہیں, صرف زال اور سین کا فرق ہے. یہ بھی یاد رکھیے کہ عربی میں جو قریب المخارج لفظ ہوتے ہیں نا عموماً ان کے معنی بھی ملتے ہیں. بڑی خوبصورت زبان ہے عربی واقعی, اگر اس کو انسان محسوس کرے تو اس کے اندر اللہ تعالیٰ نے ہمارے لیے سمجھنے کے لیے بہت کچھ رکھا ہے. پھر آگے دیکھیے, السما آسمان, سین میم واو سے بلندی کو کہتے ہیں. چلیے آگے دیکھتے ہیں افعال کو. میرا خیال ہے کہ اسما آسان لگتے ہوں گے افعال کی نسبت, لیکن انشاءاللہ بائی دا ٹائم سبھی کچھ آسان ہو جائے گا آپ کے لیے. میں کوشش کروں گی کہ بہت زیادہ آپ کو تفصیلات نہ دوں. چلیے پہلا فعل آج کا ہے فضلتو, میں نے فضیلت دی. فا دوات لام سے فضل, باب تفعیل. لا تجزی نہیں کام آئے گی, جیم زا حمزہ, باب دربا. جزاؤن اس کا مصدر ہے, فعل نہیں. یقبلو قبول کیا جائے گا, قاف بالام سے فتح, باب ہے. لا یوخذ نہیں لیا جائے گا, حمزہ خا زا. اخذن اس کا مصدر ہے. لا ینصرون نہیں مدد دیے جائیں گے, نون سوادرا سے, باب نصرہ. نصرن اس کا مصدر ہے. نجینا ہم نے نجات دی تم کو, نون جیم یا سے, باب تفیل ہے. تنجیتن اس کا مصدر ہے. یسومونا وہ تکلیف دیتے تھے تم کو یا چکھاتے تھے تم کو. یہ لفظ تھوڑا سا سمجھ لیجئے. یسومون کہتے ہیں کسی چیز کی طلب میں جانا. تو جب بھی انسان کسی چیز کی طلب میں جاتا ہے تو کچھ تکلیف تو ہوتی ہے. چرانے کے معنوں میں اونٹوں کا چرنے کے لیے جانا, یہ بھی لفظ سورۃ نحل میں آگے آتا ہے, آپ پڑھیں گے. چکھانے کے معنوں میں. پھر اس کے بعد دیکھیے, یذبحون وہ ذبح کرتے تھے, زال با خا, باب تفیل ہے, فعل مدارے ہے یہ. یستحیون وہ زندہ رکھتے ہیں, ہا یا حمزہ سے, استفعال باب ہے, اور استحیاؤن اس کا مصدر ہے. فرقنا ہم نے پھاڑا, فارا قاف فرقا, فرقن اس کا مصدر ہے. اغرقنا ہم نے غرق کیا, غین را قاف, باب افعال. اغراقن اس کا مصدر ہے. تنظرون تم دیکھتے ہو, نون زوئے را, نصر باب ہے, نظرن اس کا مصدر ہے. انجینا ہم نے نجات دی, نون جیم یا سے, افتعال باب. انجاؤن مستر ہے. پھر اتخذتم تم نے بنا لیا, حمزہ خازال سے, اخذا, باب افتعال. اتخاذن مستر ہے اس کا. افونا ہم نے معاف کیا, عین فا واو سے, نصر, نون سوادرا باب ہے. افون مستر ہے. تشکرون تم شکر گزار بنتے ہو یا بنو گے, شین کافرا سے, نصر باب, اور شکرون اور شکورون اس کا مستر ہے. تحتدون تم ہدایت پاؤ گے یا پاتے ہو, ہا دال یا سے, افتعال باب ہے, اور اختداؤن مستر ہے. قالا کہا, قاف واو لام سے, نصر, قولن اس کا مصدر ہے. ظلمتم آج یہ لفظ بہت دفعہ آ رہا ہے, میں نے ترجمے میں نوٹ کیا کہ آج ظلم کی تکرار ہے، تم نے ظلم کیا، ہم پہ نہیں کیا، تم ظلم کرتے ہو، تو یہ لفظ آج بہت استعمال ہوا ہے. ذوئے لام میم سے ظلم کہتے ہیں کسی کا حق نہ دینا. ود شیئن فی غیر محلہ، کسی چیز کو اس کی غیر مناسب جگہ پہ رکھنا. تو اصل میں ظلم میں یہی ہوتا ہے کہ ایک کا حق دوسرے کو دیا جاتا ہے، اسی لیے پھر شرک کو بھی ظلم کہتے ہیں. دربہ مستر ہے اس کا، ظلم مستر اس کا مستر ہے اور دربہ باب ہے. توبو، تم سب توبہ کرو. تا واو با سے نصرہ، توبتن اس کا مستر ہے. اقتلو، قاف تا لام سے تم سب قتل کرو، نصرہ باب ہے، قتلن مستر ہے. نرا، ہم نے دیکھا. را حمزہ یا سے فعل ماضی معروف ہے یہ. بعثنا، ہم نے اٹھایا. باعنسا فتح سے باسن. تشکرون، تم سب شکر کرتے ہو. شین کافرا نصر باب، شکرن مستر. دللنا، ہم نے سایہ کیا. زوئے لام لام تفعیل باب ہے، تزلیلن مستر. انزلنا، ہم نے نازل کیا. نون ظالام افتعال باب ہے، افعال باب ہے اس کا، انزالن مستر. کلو، تم سب کھاؤ. حمزہ کاف لام نصرہ اکلن مستر ہے. ما ظلمو، انہوں نے ظلم نہیں کیا. ذوئے لام میم وہی، دربہ ظلمن اس کا مستر ہے. ادخلو، تم سب داخل ہو جاؤ. دال خالم، اردو میں بولتے ہیں داخلہ ہو گیا، مداخلت، یہ سب اسی سے ہیں. مدخل نصرہ دخلن سے. خطتن اتارنا، خا توئے توئے نصرہ باب ہے، خطن. نغفر لکم، ہم نے بخش دیا یا ہم بخش دیں گے. غین فارا سے غفرہ، ضربہ دربہ باب ہے اس کا، فعل ماضی معروف ہے یہ. نزیدو، ہم زیادہ دیں گے. زا یا دار اس کا روٹ ہے. اور یفسقون، وہ فسق کرتے ہیں. فاسین قاف سے نصرہ باب، اور فسقن اس کا مستر ہے. چند حروف کو بھی دیکھ لیتے ہیں آج کے سبق میں. علا اوپر کے معنوں میں، حرف جار ہے یہ. من جو کون کے معنوں میں. من سے کے معنوں میں، حرف جار. لعلہ شاید، حرف مشبہ بالفعل. لن ہرگز نہیں، یہ مستقبل کے لیے آتے ہیں، کسی کام کا نہ ہونا. اور ثم پھر حرف عطف ہے. ما نہیں، حرف نہیں ہے. ولیکن لیکن، حرف مشبہ بالفعل. سین صوفہ جیسے ہوتا ہے، عنقریب، یہ بھی مستقبل کے لیے آتا ہے کسی کام کے ہونے یا کرنے کے لیے. تو یہ تھیں آج کی کچھ مزید وضاحتیں.